ترجیح بخاری، قرآن شریف، بخاری شریف اور مسنوی شریف. مولانا مومی رحم اللہ تعالیٰ کو اللہ تعالیٰ نے امت کے لیے عجیب و غریب ناصح بنایا، مثالوں سے باتوں کو سمجھاتے ہیں، کہیں محمود و ایاز کی مثال دیتے ہیں، کہیں کسی اور شیر اور چوہے کی مثال سے بات کو سمجھاتے ہیں. ایک جگہ ارشاد فرماتے ہیں کہ ایک دفعہ شاہ محمود کی سلطنت میں چوری بہت ہو رہی تھی، لہذا اس نے سوچا کہ ذرا پتہ لگاؤں کون چور ہے. اب چوروں کو تلاش کرنے کے لیے شاہی لباس میں تو وہ نکل نہیں سکتے، لہذا عام سا لباس پہنا جو بالکل پکا سا تھا شاہ سے، لیکن پکا لباس پہنا. رات اندھیری تھی، نظر ویسے بھی کچھ نہیں آتا تھا، اندھیری کا زمانہ نہیں، لہذا نکلے اور یہیں دور پہنچے تو پتہ چلا کچھ لوگ بیٹھے ہیں، چار پانچ آدمی بیٹھے ہوئے کچھ میٹنگ کر رہے ہیں. اتنے میں بادشاہ سلامت بھی حاضر ہوں، وہ سمجھے کہ یہ بھی ہمارا کوئی دوست ہے، رات کے اندھیرے میں کون آیا. لہذا انہوں نے آپس میں کہا کہ بھائی آج جو ہے وہ آج کہیں اچھی جگہ پہ چڑھائی کرنی ہے، چوری کرنی ہے، لیکن یہ بتاؤ کہ تم میں سے سب جو ہے کس کے پاس کیا خاصیت ہے. ہر چور جو ہے اپنا تعارف کرائے، تو پہلے چور نے تعارف کرایا کہ میرے کانوں میں یہ صلاحیت ہے کہ میں جانور کی آواز بھی سن لیتا ہوں، کتا بھونکتا ہے جو کہتا ہے وہ بھی میں سن لیتا ہوں. اچھا، بہت اچھی صلاحیت ہے. دوسرے نے کہا کہ میری آنکھوں میں یہ صلاحیت ہے کہ میں جس کو رات میں دیکھ لیتا ہوں، رات کے اندھیرے میں، تاریکی میں. اس زمانے کی تاریکی جو ہے وہ آج قیاس کرنا بھی مشکل ہے، کیونکہ دور دور تک جو ہے وہ لائٹ اور روشنی کا نام نہیں تھا. تو جس کو میں رات کے اندھیرے میں دیکھ لیتا ہوں اس کو میں دن کے اجالے میں پہچان جاتا ہوں. کہ یہ تو بہت اچھی بات ہے. تیسرے نے کہا کہ میں ایسی نقب لگاتا ہوں کہ فوراً جو ہے میں چڑھ جاتا ہوں اور وہاں پہ جہاں پہ کارروائی کرنی ہوتی ہے. چوتھے نے کہا کہ میں ایسا زمین سونگ کے بتا دیتا ہوں، میرے پاس یہ ہنر ہے کہ زمین سے مجھے پتا چل جاتا ہے کون سی زمین پر، کس زمین پر خزانہ ہے، کس زمین کے اندر خزانہ دفن ہے. یہ بھی بہترین ہنر تھا. ایک اور تھا، اس سے پوچھا تم کیا کرتے ہو، کہا کہ میں سب حساب کتاب لگا کے اکاؤنٹنٹ ہوں، میں حساب کتاب لگا کے سب بتا دوں گا تم لوگوں کو کس کا کتنا مال آیا. جب بعد میں لڑائی ہوتی ہے کہ کون اس کا کتنا حصہ رہا، میں وہ بنا کے دے دوں گا تمہیں حساب کتاب کا. یہ بھی بہترین ہے. پھر اس سے پوچھا بادشاہ سلامت جو چور کے روپ میں تھے، کہا کہ تمہارے پاس کیا ہنر ہے، نئے آدمی آیا ہو تو. کہا میرے پاس یہ ہنر ہے جو تم سب سے بڑھ کر ہے، کہ جب چوری کی وجہ سے اگر تم لوگ کسی رگڑے میں آ جاؤ تو میری داڑھی اگر ہل جاتی ہے تو سب سزائیں معاف ہو جاتی ہیں. بادشاہ سلامت نے یعنی دبے لفظوں میں اپنے ہنر کا اظہار کر دیا. انہوں نے کہا بس یہ تو قوم گفتندشت کتبے مات ہوئی. قوم نے کہا، مرومی کہتے ہیں قوم نے کہا تو ہمارا سردار ہے، یہ تو بہترین چوری کرنے میں سب سے بڑا دھڑکا یہی لگا رہتا ہے اگر پکڑے گئے تو کیا ہوگا. پکڑے جانے کے بعد کا حل بھی مل گیا کہ تمہاری داڑھی ہل گئی تو بس سب بچ جائیں گے، سب کی بخشش ہو جائے گی. اب چلے کہا کہ پھر تو آج تو بہترین جگہ کارروائی کرنی چاہیے، لہٰذا آج شاہی محل میں کارروائی کرنی چاہیے. اب بادشاہ خود بھی ساتھ ہے اور شاہی محل میں کارروائی کے لیے جا رہے ہیں اور کچھ نہیں کہہ رہا ہے، بادشاہ بھی ساتھ ساتھ جا رہا ہے. راستے میں کتے نے بھونکا تو اس نے اپنی زبان میں کہا کہ بادشاہ تمہارے ساتھ ہے، تمہیں پتہ بھی ہے. تو اس نے کہا کہ دیکھو کتے یہ کہہ رہے ہیں. سب نے کہا ارے میری ایسی باتیں کرتے ہو، تمہارا دماغ خراب ہے، بادشاہ اور ہمارے ساتھ چوری میں، ایسے ہی بس تمہیں بلا وجہ اپنے کانوں پہ بسا آ گیا. وہی بولیوں کی باتیں سمجھ میں نہیں آتی. تو اس نے کوئی نوٹس نہیں لیا کسی نے اس بات کا. شاہی محل میں نقب زنی کی گئی اور خزانہ جو سونگ سکتا تھا اس نے سونگ کے بتایا یہاں پہ خزانہ ہے، لہٰذا فوراً خزانہ نکالا گیا اور سب نے آپس میں بانٹا. اکاؤنٹنٹ نے جو ہے سب کا حصہ لگا دیا اور سب نے آپس میں تقسیم کیا. لیکن بادشاہ سلامت نے ایک اور چالاکی کی، کہا بھائی یہ اتنی اچھی ٹیم ہے، یہ تو بہت اچھی کارروائی کر سکتی ہے، لہٰذا سب اپنا اپنا نام اور پتہ بھی لکھوا دوں ایک دوسرے کو. एक दूसरे को और खुद सबका लिख लिया। लिहाजा फिर दूसरे दिन जो है सुबह को राजा सलामत ने अपनी फोर्स को अपनी फौज को जमा करके कहा कि देखो ये नाम और ये पता है, जाओ सबको उठा के लाओ। सबको उठा के लाया गया। अब बादशाह सलामत ने सबको हुक्म दे दिया कि सबको फांसी दे दी जाए, क्योंकि ये केस ऐसा है कि एक तो शाही महल में इन्होंने चोरी की है, दूसरे ये कि किसी और गवाह की जरूरत नहीं, बादशाह खुद गवाह है उनके साथ, लिहाजा किसी और गवाह की जरूरत नहीं। मौलवी भी रहमतुल्लाह ताला भी अजीब गरीब आदमी है। फरमाया कि उस वक्त जब ये फैसला सुनाया जा रहा था तो वो सब तो हालत खराब थी कि अब मौत करीब उनको नजर आ रही थी, लेकिन वो आदमी जो रात को देखे हुए को दिन में पहचान जाता था, उस आदमी में कभी उम्मीद की किरण भी आती, उसका चेहरा कभी खिल भी जाता लेकिन कभी जर्द भी पड़ जाता, मालूम नहीं कि ये भी पहचाने या ना पहचाने। लिहाजा वही आदमी कुछ मुतमईन नजर आ रहा था, बाकी सारे परेशान नजर आ रहे थे। लिहाजा तो जब ये हुक्म दे दिया गया कि जाओ सबको जल्लाद के हवाले कर दिया, जाओ सबको फांसी चढ़ा दो, तो उस आदमी ने फिर हिम्मत की और कहा कि बादशाह एक अगर आप इजाजत दें जान की अमान पाऊं तो एक गुजारिश करनी है आपके कान में। कई बात उसने कहा क्या आप वही आदमी नहीं है जो रात में हमारे साथ थे? मरूमी फरमाते उसने कहा कि हमारे हुनरों ने तो हमें फांसी के घाट तक पहुंचा दिया, अब बादशाह सलामत आप अपनी दाढ़ी हिलाइए ताकि हम सब की बख्शिश हो जाए, मैं आपको पहचान गया हूँ, आप रात में वही थे और मैं आपको दिन में पहचान चुका हूँ। बादशाह सलामत को समझ में आ गई है, मुस्करा दिए, वाकई अपने फन में सच्चा है, लिहाजा सबकी बख्शिश का ऐलान तो किया कि ठीक है सबको छोड़ दो आज, यानी कि इस तौबा सच्ची तौबा पर सबको उन्होंने बख्शिश का ऐलान कर दिया। लेकिन अब मौलवी रहमतुल्लाह ताला इस किस्से से नसीहतें हासिल कर रहे हैं, अब इस किस्से से नसीहतें हासिल कर रहे हैं कि देखो जब वो चला, जब ये ग्रुप चला तो उस वक्त में भौंका कुत्ता भी और उसने कहा, लेकिन हिर्स और लालच नसीहतों को दबा देती है, नसीहतों पर अमल नहीं करने देती। अरे ये मौलवी लोग रोकते हैं, हराम हराम करते हैं, हम अगर हराम नहीं खाएंगे तो हमारा काम कैसे चलेगा, हम अगर दो नंबर माल नहीं बेचेंगे, हम झूठ नहीं बोलेंगे तो कैसे चलेगा, उनको तो बस अपनी तकरीर से तो उस वक्त किसी ने उसको खाते में नहीं लाया, लिहाजा वो नसीहत पर लालच और हिर्स जो है गालिब आ जाती। और फिर फरमाया कि देखो बादशाह साथ था, शाही महल में चोरी हो रही है, बादशाह साथ है और बादशाह खामोश है, आज भी शहनशाह साथ है और कुछ कह नहीं रहा है, हर आदमी के साथ है, वह हुआ माकुम अयनमा कुंतुम, तुम जहां कहीं भी हो हम तुम्हारे साथ। बताइए तुम अकेले कमरे में हम टीवी और नेट देख रहे होते हैं, उस वक्त में भी अल्लाह ताला हमारे साथ होता है। अलम यअलम लियन्नल्लाह यरा, बादशाह साथ था, उसी वक्त वो चाहता तो पकड़ के सबको धुनाई लगाता, फोर्सेस को बुला लेता, लेकिन नहीं, उस वक्त छोड़ दिया, ढील दी, आज भी हमें ढील दे रहा है हमारा बादशाह और शहनशाह। और चोरी कहाँ हो रही है? शाही महल में। यहाँ भी किसकी नाफरमानी हो रही है? शहनशाह की नाफरमानी हो रही, अल्लाह ताला की नाफरमानी हो रही। अब आगे फरमाते हैं उसके बाद देखो सबको उनके हुनरों ने फांसी घाट तक पहुंचा दिया, कौन सा आदमी काम आया? वही जो रात के अंधेरे में पहचान जाता था और दिन के उजाले में उसको, लिहाजा आज भी जो इस दुनिया के अंधेरे में आरिफ बिल्लाह लोग हैं, अल्लाह ताला को पहचानने वाले, ये कल यही लोग काम आएंगे, जो इस दुनिया के अंधेरे में हमेशा हमेशा की जिंदगी वाली कामयाबी वाली जिंदगी को अल्लाह ताला की जात को पहचानने वाले हैं, ये लोग न सिर्फ ये कि खुद नजात पाएंगे बल्कि दूसरों की नजात का जरिया बन जाएंगे, और ऐसे हुनर जिस पर आज अहले साइंस इतराते, वो चोर भी तो कितने इतरा रहे थे, हमारे पास ऐसा ऐसा हुनर है, सबने उनको फांसी घाट तक पहुंचा दिया, आज कोई समंदर से नमक हासिल कर रहा है, कोई चांद पे पहुंचने का दावा कर रहा है, कोई बड़ी बड़ी बातें कर रहा है, लेकिन अकबर इलाहाबादी कहते हैं तस्खीर मेहरो मा मुबारक तुम्हें, मगर दिल में अगर नहीं तो कहीं रोशनी नहीं, दिल अंधेरा है, अल्लाह की याद से गाफिल है, बड़ी बड़ी इजादात तो हो रही लेकिन ये इजादात का क्या फायदा, चांद पे पहुंचने का क्या फायदा, ये चांद किसने पैदा किया उसको जानता ही नहीं है बेचारा, ये इंतहाई दर्जे का अहमक और नादान है, ये ऐसी जिंदगी से इसने सौदा किया जो हमेशा हमेशा की जिंदगी है उसकी नाकामी इसके सामने, लिहाजा ये हुनर कोई काम आने वाले नहीं, ये जो बोरिए पर बैठे हुए लोग हैं जिनको आज जो है ये समझा जा रहा है, ये बहुत ही जैसा था शेख फजाइल अमान में लिख रहे हैं कि आज इन खानकाह वालों को लाख जो है शान दुश्मनी कर ली जाए, कल जब आंखें खुलेगी पर फिर पता चलेगा और तुम तख्त अनहिमार अनकशफ अल गुबार, जब ये गुबार और ये धूल छट जाएगी फिर पता चलेगा कि गधे पे सवार थे या घोड़े पे सवार थे। लिहाजा वो आंखें काम आएंगी कि जो यहाँ पर अल्लाह ताला को पहचानने वाली आंखें। बेशुमार नसीहतें मौलवी ने इस किस्से से की, हमें भी इस नसीहत को हासिल करना चाहिए कि जब हम गुनाह कर रहे होते हैं उस वक्त में मालिक हकीकी हमारे साथ होता है। हजरत वाला फरमाते थे, जो करता है तू चुप के अहले जहां से, जो करता है तू चुप के अहले जहां से, कोई देखता है तुझे आसमान से। वो फौरन इंतकाम नहीं लेता, उसकी सिफात में से एक सिफत हलीम है। वो हलीम का मतलब हिल्म, बुर्दबार, फौरन इंतकाम न लेने वाला। और मोहलत देते हैं, और कर लो, अभी भी वक्त है, अभी तौबा कर लो, लेकिन बहुत से बंदे बढ़ते चले जाते हैं गुनाहों, बहुत सो को मौका भी मिल जाता है। जो सआदतमंद होते हैं वो तौबा कर लेते हैं कि जब हमने बहुत अल्लाह को नाराज कर लिया, हमें तौबा कर लेनी चाहिए। और जो सआदतमंद नहीं होते वो कहते हैं क्या हुआ हमारे साथ, हम तो कभी मजे नहीं जाते, हमारे यहाँ तो बहुत दौलत। तो ये दौलत नहीं है, ये दो लात है सर, ये ऐसी दौलत इंसान को दो लात मारती है और फिर कब्र में उतार देती है, फिर वहां उसको पता चलता है। यूं तो दुनिया देखने में किस कदर खुश रंग थी, कब्र में जाते ही दुनिया की हकीकत खुल गई। फिर जब उसको पूछा जाएगा माँ दीनों का मर रब्बू का, तुम्हारा पालने वाला कौन है, तुम्हारा दीन क्या है, मन हादर रजुल, फिर एक चेहरा दिखाया जाएगा। हजरत गंगोई रहमतुल्लाह ताला फरमाते हैं, गोया के मदीने शरीफ से तमाम हिजाबात हटाकर हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत मुसलमान को कराई जाए। फिर मुसलमान अगर पहचान गया तो कामयाब है, ना पहचाना कौन पहचानेगा, जो उनके तरीकों पर चलेगा वो पहचानेगा, जो तरीकों से एराज करेगा वो कैसे पहचाने। पूछा जाएगा मन हाजर रजुल, ये कौन है ये शख्सियत, जो सुन्नतों पर चलने वाला होगा वो कहेगा ये तो आधा नबी सल्लल्लाहु अलैहि वसल्लम, ये तो हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम। लेकिन जिसने उनको तरीकों को देखा ही नहीं, उनके तरीकों पर उस तरह फिरवाता रहा, उनके तरीकों को घरों से और माशरे से और बाजारों से और अपने जात से निकालता रहा, हम बताएं, हम जरा सोचें अपनी तन्हाइयों में कि वहां पर अल्लाह ताला को हम क्या जवाब दें। ये बज़ाहिर यहाँ पर एक ख्वाहिशात का तूफान है, लेकिन ख्वाहिशात तो कभी खत्म नहीं होंगी। दुनिया इंसान के, शायर कहता है, इंसान के ख्वाहिशों की कोई इंतहा नहीं, दो गज जमीन भी चाहिए दो गज कफन के बाद, दो गज जमीन भी चाहिए दो गज कफन के बाद। मर के कफन तो पहन लिया, अभी ख्वाहिश बाकी है कि अभी हमें फ्लैट चला दो कब्रिस्तान में, दो गज जमीन भी चाहिए दो गज कफन के बाद। इसलिए हजरत सिद्दीक अकबर रज़ियल्लाहु ताला अन्हु का जुमला जो हाफ़िज़ ज़र से लिखे जाने के काबिल है, फरमाया कि इंसान की तमाम परेशानियों का हल इसमें है कि वो ख्वाहिशात का असीर होने के बजाय जरूरतों पर राजी हो जाए, जरूरतों को पूरा करे, और दुनिया जरूरत के पूरा करने की जगह है और उसके बाद आगे तैयारी के लिए कौन से दुनिया। हुजूर अलैहिस्सलाम ने अपने सहाबी अब्दुल्लाह इब्न उमर का मुंडा पकड़ा और फरमाया कौन से दुनिया तहन्न का गरीब, दुनिया में इस तरह रहो जिस तरह मुसाफिर रहता है। बताइए कोई मुसाफिर अपना घर बनाता है, कराची आया दो दिन के लिए तो घर बना रहे हैं, दो दिन के लिए क्या घर बनाए, इसी तरह हमें भी जाना है। कौन से दुनिया तहन्न का गरीब और आमिर सबील, बल्कि और तरक्की करो, रास्ता चलने वाले की तरह रास्ता गुजर जाओ, ज्यादा यहाँ पर दिल न लगाओ। रहमतुल्लाह ताला फरमाते थे, जिस दुनिया से हमेशा के लिए जाना और फिर कभी लौट कर ना आना, ऐसी दुनिया से दिल का क्या लगा। अल्लाह ताला हमें हमारे दिलों में, मेरे दिल में भी ये बात उतार दे, मेरे सामईन के दिल में भी ये बात उतार दे। والصلاة والسلام على رسوله الكريم واعف عنا واغفر لنا وارحمنا أنت مولانا فانصرنا على القوم الكافرين اللهم إنا نسألك العافية والمعافاة في الدنيا والآخرة اللهم إنك عفو كريم تحب العفو فاعف عنا يا كريم اللهم ارحمنا بترك المعاصي ولا تشقنا بمعصيتك یا اللہ ہمارے حالوں پر رحم فرما دیجئے، ہمیں معاف فرما دیجئے، ہمیں معلوم ہے ہم غفلتوں میں مبتلا ہیں، آپ کو ناراض کر رہے ہیں، اللہ ہمیں اپنی رضا مندی والے اعمال کی توفیق عطا فرما دیجئے، ہم نہ بھی آپ کے بننا چاہیں تو بھی آپ ہمیں اپنا بنا لیجئے، آپ اپنی شان جذب سے ہم سب کو جذب فرما لیجئے۔ ہمیں مسجد میں تو یہ بات سمجھ میں آتی ہے، باہر ہم جاتے ہیں تو بھول جاتے ہیں، یا اللہ ہمیں 100% اللہ والی حیات نصیب فرما دیجئے کہ ہم جہاں بھی ہوں آپ کے بندے بن کر رہیں۔ یا اللہ رمضان میں بھی آپ کے بندے اور شوال میں بھی آپ کے بندے، محرم میں بھی آپ کے بندے، ایک سانس بھی یا اللہ ہمیں اپنی ناراضگی کے عمل سے ہمیں بچا لیجئے، اور سانس آپ کی فرما برداری پر فدا کرنے والا بنا دیجئے۔ یا اللہ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی ایک ایک سنت سے چمٹ جانے کی توفیق عطا فرما دیجئے، اپنے چہروں کو سنت سے مزین کرنے والا بنا دیجئے، اپنے گفتار کردار اپنے ماحول کو سنت سے سجانے والا بنا دیجئے، ساری دنیا میں دین کو پھیلانے والا بنا دیجئے۔ یا اللہ ساری دنیا میں دین کو، یا اللہ دین کا بول بالا فرما دیجئے، کفر کا منہ کالا فرما دیجئے۔ مسلمان اکثر مغلوب ہیں، مغلوبیت کی وجہ یہی ہے کہ ہم آپ سے اور دین سے دور ہیں۔ یا اللہ ہمیں، یا اللہ ہمیں کفار کے اور ان کے رحم و کرم پر نہ چھوڑیے، آپ اپنے فضل سے ہماری مدد فرما دیجئے۔ یا اللہ اسلام کو غالب فرما دیجئے، کفر کو مغلوب فرما دیجئے۔ ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى على خير خلقه محمد وآله وأصحابه اجمعين آمين۔